जनताको रेडियो त्यो देउराली 101 मेगाहर्ज मन पराइन्छ कतिलाई माया लगाइन्छ मन पराइन्छ कतिलाई माया लगाइन्छ आफ्नै बनाउँछु भन्दै मनमा सजाइन्छ मन पराइन्छ कतिलाई माया लगाइन्छ आफ्नै बनाउँछु भन्दै मनमा सजाइन्छ जब समाज र प्रेम एक अर्कामा शत्रु हुन्छन् जब समाज र प्रेम एक अर्कामा शत्रु हुन्छन् मन पराइन्छ कतिलाई माया लगाइन्छ आफ्नै बनाउँछु भन्दै मनमा सजाइन्छ जब समाज र प्रेम एक अर्कामा शत्रु हुन्छन् तब उसलाई छोडिन्छ आफ्नो ज्यान जोगाइन्छ मन पराइन्छ कतिलाई माया लगाइन्छ आफ्नै बनाउँछु भन्दै मनमा सजाइन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ जति रुवाओ धधरी रुवाओ आफ्नो मान्छे आफ्नै हुन्छ आफ्नो मान्छे आफ्नै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ मन पराउने र प्रेम गर्ने प्रश्नहरू उठ्छन् आज भोलि बजारमा बेच्न राखिएको फूललाई पनि मन पराउने हजार भेटिन्छन् थाहा छ त्यही फूललाई मन पराएर कतिले त आफ्नै बनाएर लैजान्छन् पैसाले किनेर लैजान्छन् यस्तै बेहोसीमा हुर्किएकाहरू कतिपटक प्रेमलाई पनि फूल सम्झन्छन् र पैसाले किन्ने प्रयास गर्छन् बजारबाट किनेर लगेको उसलाई एकदमै मनपर्ने त्यही फूल भोलि उसैले च्यातेर फ्याँकिदिन्छ किन थाहा छ हिजोको फूल त आज ओइलाइसकेको हुन्छ मगमग बास्न दिने एउटा आफ्नै रङ्गले पोतिएको फूल आज त आफैभित्र आत्मबल कम भएको जस्तो खोक्रो भइसकेको हुन्छ सायद उसलाई टिपेर कसैले पहिले नै मारिसकेको छ फेरि मरिसकेपछि पनि टुक्रा टुक्रा पारेर कसैले च्यातेर फालेको छ एउटा निर्जीव वस्तुको त यो हाल छ भने कसैलाई प्रेम गर्ने मान्छे अझ झन् कति पटक मर्दो हो कतिपटक मारिदो हो उसलाई कसैले एक दिन भनेको थियो प्रेम गर्न नजान्नु अर्थात यसलाई चलाउन नजान्नु बर्बादीको खाडल खन्नु जस्तै हो आफैले खनेको खाडलमा आफै जाकिदिन्छ यसले हौ जिउँदै पुरिदिन्छ यसले मरिसकेको मान्छेको चिहान खनेर प्रेमले हड्डी निकाल्ने प्रयास गरिरहन्छ सायद मरिसकेको मान्छेलाई जीवित गराउने बाजीमा लड्न आएको हुन्छौ उसलाई जसरी पनि जित्नु छ यसको लागि अर्को निर्दोष व्यक्तिको हत्या किन गर्नु नपरोस् दोषीलाई सजाय दिने कानून छैन हामीसँग बरु हामीसँग त निर्दोष व्यक्तिलाई थुन्ने जेल मात्रै छ कयौं वर्ष अघि मरिसकेको मान्छे जीवितै भेटिन्छ हाम्रो नेपालमा बिचरा त्यो व्यक्तिलाई मारेको भनेर हत्याको आरोप भोगिरहेकाहरूलाई पो कष्ट भयो जब मान्छे जीवितै भेटियो बल्ल पो हत्याको आरोप लागेका तिनै व्यक्तिहरू निर्दोष ठहरिए वा यस्तो छ नेपालको प्रहरी मरेको मान्छे जीवित भेटिएपछि उसलाई मारेको भनेर हत्याको आरोप लागेका व्यक्तिहरू निर्दोष छन् भन्ने कुरा त पल्लो घरको बाजेलाई पनि त थाहा छ नि के उनीहरूले बयान दिइरहनु पर्छ र गाउँबाट सहरमा आफ्नो भविष्य बोकेर निस्केका युवाहरू प्रेमको हत्याको शिकार भएका छन् आफैले आफैलाई नसिन्ने अर्ध पागल भएका छन् कति प्रेमकै कारण भिख माग्ने भएका छन् कति जबरजस्ती आरोप लागेर भाग्ने भएका छन् आफ्नो भविष्य किन्ने आशाले सहर भित्रिएका युवाहरू बैंक लुटाए जस्तो आफ्नो भविष्य लुटाएर घर फर्किरहेछन् हो बैंक लुटाए जस्तो भविष्य लुटाएर घर फर्किरहेछन्। गाउँ छोड्ने सन्देश लिई घर गइँदो रहेछ, कसैको पछि लागेर सहर गइँदो रहेछ। गाउँ छोड्ने सन्देश लिई घर गइँदो रहेछ, कसैको पछि लागेर सहर गइँदो रहेछ। जब दुधको झिङ्गा मिल्काएझै मिल्काउँछ उसले, दुःखमा त कठै बरा एक्लो भइँदो रहेछ। दुःखमा त कठै बरा एक्लो भइँदो रहेछ। जति भुलु सहरको रमझममा, मन त आफ्नो गाउँमै हुन्छ। साथी सुखमा हजार भेटिन्छन्, दुःखमा एउटै हुन्छ। ओ दुःखमा एउटै हुन्छ। मन पराउने हजार भेटिन्छन्, दुनी काट्ने एउटै हुन्छ। यसै क्रममा आज उसका आँखा अगाडिपट्टिको बाटोमा सलबलाइरहेछन्। साँझ पर्न आँटेको छ, तर पनि मान्छे स्पष्ट चिनिन्छ। बाटोमा बत्तीहरू बलिरहेका हुन्छन्। मान्छेहरू ओहोर दोहोर गरेर कहिल्यै थाक्दैनन्। बरु त्यो हेर्ने मान्छे थाकिदिन्छ। उसलाई त्यो बाटै बिरानो लाग्न थाल्छ। नचिन्ने मान्छेहरूलाई देखेर वाक्क भइसकेको हुन्छौ। अचानक उसका आँखा नजिकै बाटोमा उभिरहेको एउटा केटा र उसको छेउमै उभिएकी एउटी केटीको अनुहारमा पुग्छ। उनीहरू निकै ठूलो निर्णय गर्न लागेको जस्तो देखिन्छ। त्यो जोडी साह्रै मिलेको जस्तो लाग्छ उसलाई। उसले आफ्नो कोठाको झ्यालबाट एकहोरो हेरिरहन्छ त्यो जोडीलाई। केटा र केटी निकै रमाइला बात मारिरहेको जस्तो देखिन्छ त्यहाँ। एकछिनपछि आफ्नो झोलाबाट झिकेर केटाले केटीलाई रातो गुलाबको फूल दिन्छ। केटीले त्यसलाई निकै सम्मानका साथ समात्छे र प्रतिउत्तरमा हाँसोको वर्षा गराउँछे। अन्जान व्यक्तिले झ्यालबाट निकै चाख दिएर मनमनै कति मिलेको जोडी भन्दै हेरिरहन्छ, एकदम नियालेर हेरिरहन्छ। ती केटा र केटीको कति चाँडै लप पर्यो। भर्खर मात्रै भेटिएका उनीहरू सायद केटाले प्रस्ताव राख्दै थियो। केटी मुस्कुराउँदै थिए, उसले झ्यालबाट हेरिरहेको थियो। एक्कासी ती जोडीहरू बिलाए एकैछिनमा, हेर्दा हेर्दै हराए। खै कहाँ गए कहाँ गए। उसले आँखाहरू चारैतिर डुलायो, तर पनि कतै ती जोडीहरूलाई देख्न सकेन। उसको मनमा सम्पूर्ण आशाका त्यान्द्राहरू बिलाए। झ्यालको पर्दा लगाउन के लागेको थियो असम्म, त्यही ठाउँमा ती जोडीहरू देखा परे। दुवै निराश देखिन्थे। दुवैको अनुहारको चमक हराए जस्तो देखिन्थ्यो। एकछिनपछि केटाले केटीलाई 2000 नोट दिएको देखियो। केटीले टाउको हल्लाउँदै थिए। सायद केटालाई 3000 भनेर औँलाले संकेत गर्दै थिए क्यारे। तर केटाले 2000 मात्र दिएर त्यहाँबाट जान खोज्दै थियो। त्यति नै बेला केटीले उसलाई हात समाएर तान्दै थिए। कति चाँडो केटाको अनुहार रिसले रातो पिरो भयो। उसले केटीलाई गालामा जोडले 2 थप्पड बजायो, अनि आफ्नो खल्तीबाट एउटा सूर्य चुरोट निकालेर सल्कायो, अनि 2000 भुइँमा फ्याँकेर केटीलाई धक्का दिँदै त्यहाँबाट हिँड्यो। केटी एकैछिन रोई छेउमा फारिएको बेबारिसे 2 नोट टिपी र आफ्नो पर्समा हाली जुरुक्क उठी र एकैछिनमा बिलाई। उसले त्यहाँबाट हिँड्दा त्यो केटाले दिएको गुलाबको फूललाई यस्तो तरिकाले कुल्चेर गई लाग्छ बाटोमा त्यो फूल अझै रोइरहेछ। झ्यालबाट यो सबै दृश्य देखियो। यो दृश्यले जीवनमा पहिलो पटक यसरी प्रेम बिग्दो रहेछ भन्ने कुराको ज्ञान भएथ्यो मलाई। एकपटक होइन भूल बार बार गरिन्छ, पैसा देखाएर मुटुमा प्रहार गरिन्छ। एकपटक होइन भूल बार बार गरिन्छ, पैसा देखाएर मुटुमा प्रहार गरिन्छ। तडपाई तडपाई उसलाई मारिसकेपछि अन्तिममा बल्ल गल्ती स्वीकार गरिन्छ। अन्तिममा बल्ल गल्ती स्वीकार गरिन्छ। अब भूल गर्दिन भन्छु, मान्छे हुँ गल्की नै हुन्छ। मेरो भगवानले सब माफ दियो, देउता भन्नु देउतै हुन्छ। देउता भन्नु देउतै हुन्छ। मन पराउने हजार भेटिन्छन्, जुनी काकले एउटै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काकले एउटै हुन्छ हजार मन पराइन्छ तर एउटा रोजिन्छ त्यसलाई पनि छोडेर अर्कै खोजिन्छ म सोद्दिन यस्तो किन भइरहेछ किनकि कति कति कुराहरू आफै सोचिन्छ कसैको सम्झनालाई मनमा अझाउँछ एकैछिनमा जान्छ तर तहल्का मचाउँछ आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो याद बचाउँछ जिन्दगीलाई अर्कै बाटोमा दौडाएको तपाईँ जानेर हो या नजानेर आफै बौलाएको तपाईँ अनि कतै कतै चाहिँ बौलाएको जिन्दगीलाई पैसामा तौलाएको तपाईँ सबै सबैलाई नमस्कार म महेश प्रसाद आफ्नै प्रेम बेचेर पैसा खन खनी गनिरहेको बेला म भने उधारो लिएको प्रेमलाई बुझाउन आइपुगे सारथी लक्ष्मण घिमिरेसँगै कहिले उकाली चढ्नु छ कहिले ओह्राली झर्नु छ झर्दा झर्दै एक दिन खुत्रुक्कै मर्नु छ वर्षौं भएछ कसैको प्रेम उधारो लिएको सम्झेर त्यसलाई आज फिर्ता गर्नु छ नमस्कार सुस्वागतम यो छिप्पिँदै गरेको रातमा आज पनि झन्डै छ दिन बिताइसकेपछिको सातौं दिनमा आइपुगेका छौं तपाईँ र तपाईँका यादहरूको तमसुक उजै गरी फुकाउनको लागि भन्दै रेडियो देउराली अर्घाखाँचीको उत्पादनमा कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा तपाईँ सुनिरहनु भएको छ सधैँ जस्तै आज पनि उसै गरी एउटा प्रेमसँग सम्बन्धित विषय लिएर आएका छौं त्यसै गरी कार्यक्रमको फेसबुक पेज www.facebook.com/deuralinamettineyadमा प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरू पनि लिएर आएका छौं अनि तपाईँका साहित्यिक रचनाहरू तपाईँकै आवाजमा सुन्ने गरेर एउटा फोन नम्बर पनि लिएर आएका छौं यिनै विविध सामग्रीहरूसँग घुल्दा घुल्दै मिल्दा मिल्दै तपाईँको बितिसकेको अतीत सम्झाउँदा सम्झाउँदै अबको केही समय तपाईँको छेउमै बस्नु छ तपाईँ निदाउन लागिरहनु भएको बेलामा तपाईँलाई एकैछिन भए पनि ब्युजाउनु छ सुन्दा सुन्दै तपाईँ निदाइरहनु भए पनि एकहरू गराइरहनु छ कतै मोबाइलमा कतै रेडियोमा जे होस् छेउमै बसेर अबको केही समय बोल्नु छ गराइरहनु छ यतिखेर प्रविधिमा हुनुहुन्छ मेरो आत्मीय मित्र प्राविधिक साथी लक्ष्मण घिमिरे अनि यो सिसा वारीपट्टि म छु महेश प्रसाद र हामी आजको कार्यक्रम नमेटिने यादको 47 श्रृङ्खलामा जुटिरहेका छौं 077-424-381 यो नम्बर प्रयोग गरेर तपाईँ आउन सक्नुहुनेछ तपाईँ गजल अथवा मुक्तकहरू कोर्नुहुन्छ भने त्यो अवसर हामीले प्रदान गरेका छौं र आज प्रत्यक्ष फोन सम्पर्कमा आएर साहित्यिक रचना वाचन गर्ने तपाईँमध्ये एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौं र विजेता साथीले पाउनुहुनेछ एनटिसी गुरु सही प्रापरको रिचार्ज कार्ड जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले जुन सन्धि खर्का छ ब्याङ्क रोडमा अवस्थित छ त्यहाँबाट वाइफाई सेवा सुचारू भइरहेको छ यदि तपाईँको वाइफाई नेटवर्कमा उमेश कनेक्सन भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरे र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98010-61-036 र तपाईँले कार्यक्रम सुनिरहँदा तपाईँ साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ होला कति साथीहरू अथवा फोन सम्पर्कमा सहभागिता जनाउन सक्नुहुन्न होला यदि तपाईँ फोन सम्पर्कमा सहभागिता जनाउन सक्नुहुन्न अथवा साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ भने पनि तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ एसएमएस अनलाइनको यो सेगमेन्ट हामीले राखेका छौँ यदि तपाईँ केही पर हुनुहुन्छ साहित्य क्षेत्रमा भने कलम चलाउँदै हुनुहुन्छ भने त्यो अवसर हामीले प्रदान गरेका छौँ म केही श्रृङ्खला पछि मुक्तक अथवा गजल लेख्न सिकाउनेछु तपाईँलाई र यदि तपाईँ साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ अथवा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्न भने आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस्, यसलाई एसटीएन लिसन टाइप गर्नुहोस्, एक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पूरा ठेगाना लेखी 98075783383 एसएमएस गर्नुहोस्। एसएमएस गरी बापत तीनजना साथीले पाउनुहुने साइन्टिसी गुरु सय बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन्। एलपी मासु पसल जुन सन्धिखेरको शान्ति बगैँचामा अवस्थित छ, जहाँ ताजा माछा तथा मासु सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथसाथै खसी तथा बोका खरिद बिक्री गर्नु परेमा पनि त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। जहाँ प्रोभाइडर हुनुहुन्छ पूरण वर्मा र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 0774240400 र 98573164067। त्यसै गरी अर्को संस्था रहेको छ डिबर्ना सुप सेन्टर, जुन सन्धिखेरको छ ब्याङ्क रोडमा अवस्थित छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कूल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ र त्यहाँको प्रोप्राइटर हुनुहुन्छ कमन नेपाली र कोसिला नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475770075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घ्या खाँची सुनचाँदी पसल, जुन सन्धिखेरको नौ सुत्रा बेसी भूषाल पुगसँगै सटीको घरमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। जहाँ प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98471982921 98473796641 र 98447463। केही समय अघि एकजना साथीसँग मेरो कुराकानी भएको थियो। साथीहरूसँग विशेष गरी म प्रेम प्रसङ्गमा रहेर कुराकानी गर्छु। कुराकानीकै क्रममा मैले सोधेको थिएँ कस्तो चल्दैछ प्रेमको यात्रा भनेर। मेरो प्रश्नको जवाब दिनै पर्ने धर्म सङ्कटमा पर्यो ऊ, अनि निकै रोमान्टिक पाराले भन्यो पुरानो प्रेम त धेरै अघि नै टुङ्गिसक्यो, आजभोलि त नयाँ प्रेम सुरुवात भएको छ। उसको जवाफले एकैछिन निकै भावुक बनाए थियो मलाई। केही समयको मौनपछि फेरि मैले सोधेँ अबको प्रेम सफल बनाउन सक्छु जस्तो लाग्छ भनेर। उसले जवाब दियो थाहा छैन, सायद उसलाई आफ्नै प्रेम र प्रेमीको विश्वास लाग्दैन। उसलाई मात्र होइन आजभोलिका अधिकांश प्रेमीहरूलाई यस्तै रोग लागिरहेछ, त्यसैले हामी यो विषयमा आज छलफल गर्न गइरहेका छौं। आजभोलिका अधिकांश प्रेमीहरूमा किन प्रेमप्रति विश्वास हराउँदै गएको छ। एकजना साथीसँग कुराकानी गर्छु अनि यो विषयमा जानेछु। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? दाङदेखि रवि विश्वकर्मा भन्नुपर्छ। दाङबाट रविजी है? हजुर। कार्यक्रममा पहिलो पटक तपाईँको सहभागिता? पहिलो पटक नै भन्नु। के गर्दै हुनुहुन्छ दाङमा रहेर रविजीले? अहिले बसेर नमिकन यादहरू सुनिरहेको छु भन्नुहुन्छ। कार्यक्रम सुनिरहनु भएको छ है? हजुर। अनि के छ तपाईँको आजको प्रस्तुति? आजको मुक्तक सुनौ भनेको। हुन्छ, सुरुवात गर्नुहोस्। ओठमा हाँसो होइन ओठमा हाँसो होइन आँखामा हाँसोको भेल मात्रै छ, के गर्ने यस्तै खेल मात्र छ। ओठमा हाँसो होइन आँखामा हाँसोको भेल मात्र छ, के गर्ने यस्तै खेल मात्रै छ। दोषीलाई दिने कानुन होइन आँसु कहिले झार्नुहुन्न जाति हुनुपर्छ, झरे पनि पुछिदिने साथी हुनुपर्छ। आँसु कहिले झार्नुहुन्न जाति हुनुपर्छ, झरे पनि पुछिदिने साथी हुनुपर्छ। उडी छुनु चन्द्र एक भन्थे देवकोटाले, उडी छुनु चन्द्र एक भन्थे देवकोटाले, चन्द्र भन्दा पनि तपाईँ माथि हुनुपर्छ। आँसु कहिले झार्नुहुन्न जाति हुनुपर्छ, आँसु कहिले झार्नुहुन्न जाति हुनुपर्छ। रविजी छुटिन्छौ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। दाङबाट आउनुभएको थियो रविजी, आउनुभएको थियो पालो। तपाईँको डायल गर्नु 0774204381 बाटो, यो नम्बर हामीले कुरा गरेका छौं। भगवानले दिएको सुन्दर रूपी प्रेम, जसको अभावमा संसार अधुरो छ। भर्खर जन्मिएको शिशुलाई पनि यो संसारमा बाँच्नको लागि आमाको माया जति बढी महत्वपूर्ण हुन्छ, त्यस्तै जीवनमा साथ दिनको लागि जीवनसाथीको आवश्यकता पनि अपरिहार्य छ। ओशोले भनेका छन्, प्रेमभन्दा ठूलो कुनै विद्यालय छैन। त्यो नै तपाईँको प्रेम हो, जसले तपाईँको मनमा एउटा मिठो सपना जन्माइरहेको हुन्छ। यद्यपि हाम्रो समाजमा त्यस्ता व्यक्तिको कमी छैन जसले प्रेमलाई क्यारमबोर्डको गोटी बनाएर खेलिरहेका छन्। कसले कतिखेर कसलाई जोगी बनाउने हो थाहै छैन। क्यारमबोर्ड खेल्दा त्यो खेलमा धेरै पटक जोगी भएको अनुभव छ मलाई। त्यतिखेर खै मैले त्यो खेलमा खेल्न जानिनँ या मलाई धाँधली गरेर हराइयो, त्यो पनि फिटिक्कै थाहा पाइन मैले। बरु म त एकपटक जोगी भइसकेपछि पनि पटक पटक त्यही खेल खेल्न तम्सिरहे। तर अफसोस, म जति खेले पनि सधैँ जोगी नै भइदिन्थे। सायद थोमस एल्बा एडिसन जस्तो 999 पटक असफल भएर हजार पटकमा सफल हुने जस्तो मलाई पनि ठूलो आश चाहिँ थियो, मैले एक दिन सबैलाई जोगी बनाइदिनेछु भनेर। त्यसैले पनि म खेलमा हारे पनि जिते जस्तो अनुभव हुन्थ्यो मलाई। कहिलेकाहीँ मोबाइलमा गेम डाउनलोड गरेर खेल्दा पनि त्यस्तै हुन्छ। कम्प्युटरले जित्यो भने म एकैछिन चुप लागेर बस्नै सक्दिनँ। जसरी पनि त्यो खेल जितेपछि राम्रोसँग बल्ल निन्द्रा लाग्छ मलाई। हो, सायद यस्तै पो भइदियो कि आजभोलिको प्रेम पनि। आकाश उस्तै भन्दै धरती देखाउँदैछ, मन्दिरमा पुजिने पत्थरको मूर्ति देखाउँदैछ। आकाश उस्तै भन्दै धरती देखाउँदैछ, मन्दिरमा पुजिने पत्थरको मूर्ति देखाउँदैछ। धोका खाने धोका दिने उस्तै भएर, त्यसैले ऊ प्रेमको माग पूर्ति देखाउँदैछ। आकाश उस्तै भन्दै धरती देखाउँदैछ, मन्दिरमा पुजिने पत्थरको मूर्ति देखाउँदैछ। पुरन्जियम स्वर्गद्वारी एक प्युठान हाल भारतका साथीको मुक्त कोही हुनुहुन्छ फोन सम्पर्कमा। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सबिन सुनार, गुल्मी नायगाबाट हाल अर्हाँची राखेछु। सबिन सुनार है? हजुर। तपाईँको पनि कार्यक्रममा पहिलो पटक सहभागिता? हजुर, भन्नुपर्छ फर्स्ट टाइम हो। के गर्दै हुनुहुन्छ सबिनजीले? म अहिले यत्तिकै बस्ने अनि कम्प्युटर सिक्ने। कम्प्युटर पढ्दै हुनुहुन्छ है? हजुर। कस्तो चल्दैछ तपाईँको पढाइ? ठिकै छ, भन्नुपर्छ। के छ आजको तपाईँको प्रस्तुति? आज म एउटा सानो मुक्तक लिएर आएको छु। हुन्छ, सुरुवात गर्नुहोस्। ल, सुरु गरै। हुन्छ, सुरुवात गर्नुहोस्। भन्न त भन्छन् त दलित भनेर उसै माथि उत्पीडित भनेर, भन्न त भन्छन् त दलित भनेर उसै माथि उत्पीडित भनेर, कहाँ खुल्ला आकाशमा लेखिएको छ र, कहाँ खुल्ला आकाशमा लेखिएको छ र, त अछुत किडित भनेर, भन्न त भन्छन् त दलित भनेर। हजुर, यति नै। कुरा काट्नेहरू भेटिन्छन्, मन साट्नेहरू भेटिन्छन्। कुरा काट्नेहरू भेटिन्छन्, मन साट्नेहरू भेटिन्छन्। जब जातको कुरा चल्न थाल्छ नि, आफै भाग्नेहरू भेटिन्छन्। कुरा काट्नेहरू भेटिन्छन्, मन साट्नेहरू भेटिन्छन्। सबिनजी, हजुर, छोडिन्छौ। नमस्कार। नमस्कार। समिनजी आउनुभएको थियो। पारो तपाईँको डायल गर्नु 077-420-381 को बाटो। प्रेमले मान्छेलाई संसारभरको अनुभूति दिन्छ। आफै त अनुभव गरेको छैन, तर अरूबाट पनि धेरै सुनेको छु मैले, र त्यही प्रेम हो जसले मानिसलाई मृत्युको मुखमा पुर्याएको पनि देखेको छु। प्रेममा यस्तो शक्ति हुन्छ रे, त्यही प्रेमको लागि संसारको सबै सुख हाँसी हाँसी त्यागिदिन्छ प्रेमी। तर जब त्यही प्रेम स्वार्थी हुन्छ, त्यति बेला नाफा नोक्सानमा सूत्रहरू प्रयोग गरे जस्तै हिसाब गरिदिन्छौ। उसलाई मैले अहिले छोड्दा कति घाटा लाग्छ, फेरि अर्को नयाँ प्रेम सुरुवात गर्दा कति नाफा हुन्छ। हिजोको सुखको प्रेम आज त पैसाको नोटमा परिवर्तन हो, यही हो वास्तविकता। निश्चल प्रेम आज शहादत भएको छ, निष्ठुरी घाती रहेछ अवगत भएको छ। समुद्र अरियाल काठमाडौँका साथीको मुक्तक। निश्चल प्रेम आज शहादत भएको छ, निष्ठुरी घाती रहेछ अवगत भएको छ। प्रेमको नशा लागे थियो नशा नशामा, प्रेमको नशा लागे थियो नशा नशामा, रक्सी र चुरुटले राहत भएको छ, निष्ठुरी गातिरहेछ अवगत भएको छ। तिमलाई थाहा छ यो माया गर्ने मान्छे, तिमलाई थाहा छ यो माया गर्ने मान्छे, शत्रुहरूको आरोपमा हिरासत भएको छ, रक्सी र चुरुटले राहत भएको छ। रक्सी पियो रे अनि चुरुट पियो रे, रक्सी पियो रे अनि चुरुट पियो रे, पिउने अनि यस्तै सुन्ने लत भएको छ। निश्चल प्रेम आज शहादत भएको छ, निष्ठुरी घाती रहेछ अवगत भएको छ। समुद्र अरियाल काठमाडौँका साथीको मुक्त। कोही हुनुहुन्छ फोन सम्पर्कमा? सायद फोनमा डिस्टर्ब छ, फोनमा डिस्टर्ब छ। लक्ष्मणजीले भन्दै हुनुहुन्छ, आउनुहोस् हाम्रो स्टुडियोको टेलिफोन नम्बर 077-420-381 को बाटो। सायद अलिकति फोनमा डिस्टर्ब छ, त्यसैले पनि तपाईँ आउन सक्नुहुनेछ र तपाईँ आउँदै गर्नुहोस्। म बाँकी साहित्यिक रचनाहरूलाई म यहाँनिर वाचन गर्छु। मुक्तक पठाउने साथी हुनुहुन्छ गोपाल कुमार विश्वकर्मा खनतिन अर्घाखाँसीका साथीको मुक्तक। मनमा राखी देशको माया विदेशतिर जानु पर्यो, भन्न पनि लाज लाग्छ के के खानु पर्यो। मनमा राखी देशको माया विदेशतिर जानु पर्यो, भन्न पनि लाज लाग्छ के के खानु पर्यो। जन्मभूमि छोडी जाँदा कति मन रुन्छ होला, आफ्नै देशको पसिना आज बिरानो ठाउँ लानु पर्यो, आफ्नै देशको पसिना आज बिरानो ठाउँ लानु पर्यो। गोपाल कुमार विश्वकर्मा खनतिन अर्घाखाँसी का मित्रको मुक्तक। अर्को मुक्तक रहेको छ अनु खड्का अर्घा पाँच गच्छै गएर अर्घा खसेका साथीको। कोमल थियो मुटु मेरो पत्थर बनाइदियो, खाली मनको बगैँचालाई बगर बनाइदियो। कोमल थियो मुटु मेरो पत्थर बनाइदियो, खाली मनको बगैँचालाई बगर बनाइदियो। हिजोसम्म तिम्रै हुँ भन्दै हिँड्थ्यो मेरो पछि, हिजोसम्म तिम्रै हुँ भन्दै हिँड्थ्यो मेरो पछि, आज तिमीले मलाई मार्ने जहर बनाइदियो। कोमल थियो मुटु मेरो पत्थर बनाइदियो, खाली मनको बगैँचालाई बगर बनाइदियो। अनु खड्का अर्घा पाँच गच्छै गैरा अर्घा खजीका साथीको मुक्तक। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? अरुणाचीको डिबर्नादेखि शारदा मुखिया। अर्घा खाँसीको डिबर्नाबाट शारदाजी है? हजुर। के गर्दै हुनुहुन्छ शारदाजीले अर्घा खाँसीको डिबर्नामा रहेर? यत्तिकै बस्ने, घरसी काम गर्ने, त्यही नै हो। बसिरहनु भएको छ? हजुर। अनि के छ तपाईँको आजको प्रस्तुति? गजल। हुन्छ, सुरुवात गर्नुहोस्। यस्तै रहेछ जिन्दगी सम्हालेर चल्नु पर्ने, यस्तै रहेछ जिन्दगी सम्हालेर चल्नु पर्ने, ठाउँमा अनुसार निभ्नु पर्ने अनि कति बल्नु पर्ने। जति कोसिस गरे पनि नसकिने पुग्ने ठाउँमा, जति कोसिस गरे पनि नसकिने पुग्ने ठाउँमा, बिच बाटोमा थकित हुँदै अनायास गर्नु पर्ने, ठाउँमा अनुसार निभ्नु पर्ने अनि कति बल्नु पर्ने। कसैलाई सारा खुसी दिएर आफूलाई, कसैलाई सारा खुसी दिएर आफूलाई, नसा त्यो बेसियामा रमाउँदै गर्नु पर्ने, बिच बाटोमा थकित हुँदै अनायास गर्नु पर्ने। धनी गरिब हामी बिचमा लागे पनि ठुलो प्रकार, धनी गरिब हामी बिचमा लागे पनि ठुलो प्रकार, एक दिन चित्तमाथि नाङ्गिएर जल्नु पर्ने, नसा त्यो बेसियामा रमाउँदै गर्नु पर्ने। यस्तै रहेछ जिन्दगी सम्हालेर चल्नु पर्ने, ठाउँ अनुसार निभ्नु पर्ने अनि कति बल्नु पर्ने। हजुर। जति दुःख पाए पनि जिउनै पर्दो रहेछ, आँसुहरू छिनछिनमा पिउनै पर्दो रहेछ। जति दुःख पाए पनि जिउनै पर्दो रहेछ, आँसुहरू छिनछिनमा पिउनै पर्दो रहेछ। हो जिन्दगी निभ्ने र बल्ने गर्छ, हो जिन्दगी निभ्ने र बल्ने गर्छ, जेसुकै भए पनि जिउनै पर्दो रहेछ। जति दुःख पाए पनि जिउनै पर्दो रहेछ, आँसुहरू छिनछिनमा पिउनै पर्दो रहेछ। शारदाजी हजुर, सुटिन्छौ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्कार। नमस्ते। शारदाजी आउनुभएको थियो पालो। तपाईँको डायल गर्नु 077-420-381 बाटो, यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। अरे गल्लीमा हिँड्ने कुत्ता हो जिन्दगी, लाउँदा लाउँदै च्यातिने जुत्ता हो जिन्दगी। खेमराज रिजाल प्युठान आल पाल्पाका साथीको मुक्तक। अरे गल्लीमा हिँड्ने कुत्ता हो जिन्दगी, लाउँदा लाउँदै च्यातिने जुत्ता हो जिन्दगी। मागेरै नसक्ने एउटा भिखारी जस्तो, पल पलमा त्यस्तै जुत्ता हो जिन्दगी। अरे गल्लीमा हिँड्ने कुत्ता हो जिन्दगी, लाउँदा लाउँदै च्यातिने जुत्ता हो जिन्दगी। खेमराज रिजाल प्युठान आल पाल्पाका साथीको मुक्तक। अर्को मुक्तक रहेको छ प्रजित कुँवर स्याङ्जाका साथीको। आफन्त नै घाती हुँदा रहेछन्, पराई बरु साथी हुँदा रहेछन्। आफन्त नै घाती हुँदा रहेछन्, पराई बरु साथी हुँदा रहेछन्। इमान हैन पैसा भए बरु सबैजना जाति हुँदा रहेछन्। इमान हैन पैसा भए बरु सबैजना जाति हुँदा रहेछन्। प्रजित कुँवर स्याङ्जाका साथीको मुक्तक। कोही हुनुहुन्छ फोन सम्पर्कमा? म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? यसोदाजी पाल्पाबाट है? हजुर। निकै लामो समयपछि कुराकानी भयो तपाईँसँग, के गर्दै हुनुहुन्छ यसोदाजीले पाल्पामा रहेर? पाल्पामा अहिले म त्यतिकै बस्दै। बसिरहनु भएको छ? हजुर। अनि कस्तो छ पाल्पामा गर्मी बताउनुहोस् न। गर्मी त पहिला नै बढ्दो क्रममा थियो, अलि अस्ति भर्खर पानी आएपछि अलि विस्तार भएको छ। ए अनि के छ तपाईँको आजको प्रस्तुति? मेरो आज मैले मुक्तक छ है। हुन्छ सुरुवात गर्नुहोस्। धन्यवाद। उज्यालो नै थाहा छैन जुनको त कुरै छोडौँ, उज्यालो नै थाहा छैन जुनको त कुरै छोडौँ, पिरतीमा लगाउने गुणको त कुरै छोडौँ, उज्यालो नै थाहा छैन जुनको त कुरै छोडौँ। महँगीले निलो आकाश छोइसक्यो अब, महँगीले निलो आकाश छोइसक्यो अब, एक नम्बरी छापावाला जुनको त कुरै छोडौँ, उज्यालो नै थाहा छैन जुनको त कुरै छोडौँ, पिरतीमा लगाउने गुणको त कुरै छोडौँ। धन्यवाद। उज्यालो दिने एउटा चन्द्र हुन सक्छ, त्यसलाई पनि त कसैले एक्लै छुन सक्छ। उज्यालो दिने एउटा चन्द्र हुन सक्छ, त्यसलाई पनि त कसैले एक्लै छुन सक्छ। दिन र रातको प्रतिस्पर्धा हुनेछ एक दिन, दिन र रातको प्रतिस्पर्धा हुनेछ एक दिन। एउटा जित्छ जब अर्को रुन सक्छ, उज्यालो दिने एउटा चन्द्र हुन सक्छ, त्यसलाई पनि त कसैले एक्लै छुन सक्छ। यसोदाजी सुनिन्छौ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। यसो दाजी आउनुभएको थियो पाल्पाबाट। पालो तपाईँको डाल गर्नु 077-424-381 बाटो हामीले खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। हामीले सहजै रूपमा भन्न सक्छौँ, प्रेमबाट केही पाउने आशा राखिएको हुन्छ। त्यस्ता आकांक्षा तथा स्वार्थ भएको प्रेमको आयु एकदम कम हुन्छ। यस्ता कम आयु हुने प्रेममा साधारण व्यक्तिदेखि नेपाली चलचित्रका नायक नायिकाहरू पनि पर्दछन्। तपाईँ कहिलेकाहीँ नेपाली चलचित्रका नायक तथा नायिकाहरूको इन्टरभ्यू सुन्नुहुन्छ। तपाईँको विचारमा प्रेम के हो भनेर उनीहरूलाई सोधियो भने उनीहरू भन्छन्, प्रेम भनेको दाल भात तरकारी हो, नखाए भोक लाग्छ, धेरै खाए पस्दैन। अब आफै तुलना गर्नुहोस्, उनीहरू कस्तो प्रेम गर्छन् होला। सानो पर्दाबाट लोकप्रिय कमाएकी नायिका जेनिसा केसीले भनिन्, माया र प्रेमको स्थान जब शंका र असमझदारीले लिन सक्छ, त्यहाँ प्रेमले होइन घृणाले स्थान पाउँछ। जेनिसाले पनि आफ्ना श्रीमानसँग सुमधुर जीवन बिताउने सपना सजाएर लामो समयको प्रेमलाई विवाहमा परिवर्तन गरेकी थिइन्। तर उनले वैवाहिक जीवनको सुमधुर सपनाको अनुभव गर्नै नपाई वैवाहिक जीवनमा पूर्ण विराम लगाउनु पर्ने स्थिति सिर्जना भयो। सरकारी कर्मचारी उनको श्रीमानले जेनिसाको पेसाप्रति गरेको शंका तथा असमझदारीकी कारण उनीहरूको सम्बन्ध विच्छेद हुन पुग्यो। विवाहलाई सार्थक रूप दिन श्रीमान र श्रीमती भगवान र आगोलाई साक्षी राख्दै समाजको अगाडि आफूलाई चिन्याउने प्रयास गर्छन्। वाइ हात कार्य, जसले आफूलाई चिनेको छैन त्यसले अरूलाई कसरी चिनाउन सक्छ? हिजो सम्बन्ध जोड्न तम्सिनेहरू आज त्यही सम्बन्धबाट छुटकारा पाउनको लागि कानूनको सहारा तथा साक्षीको खोजी गरिरहेछन्। कसैले एक दिन मलाई कलेजमा भनेको थियो, आजभोलि त धोका दिने फेसन भएको छ, उसको कुराले निकै झस्काए थियो मलाई। हुन पनि हो, आजभोलि प्रेम नगरेको मान्छे भेटाउन गाह्रो छ। जता गएर सोधौं जता गएर भनौं, एउटै मात्र उत्तर आउँछ, आई एम अलरेडी प्यार। आजभोलिका अधिकांश प्रेमीहरूमा किन प्रेमप्रति विश्वास हराउँदै गएको छ? कोही हुनुहुन्छ सायद आजको अन्तिम सहभागी साथी। हजुर नमस्कार। हेलो हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सन्धि खड्का अनलाइनबाट। रिदम खड्का है? के गर्दै हुनुहुन्छ रिदमजीले? सन्धि खड्का बसिरहनु भएको छ? तपाईँको घर नै सन्धि खड्का या पोखरा थोक है? के को सिलसिलामा आउनुहुन्छ सन्धि खड्कामा? ए अनि के छ तपाईँको आजको प्रस्तुति? कोही हुनुहुन्थ्यो फोन सम्पर्कमा, सायद गइसक्नु भएको छ। सायद अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ। हामी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्नुपर्ने हुन्छ। तपाईँलाई भनिरहेका छौँ, मोबाइलको म्यासेज बक्समा जानुहोस्, यसलाई एसटिएन लिसन टाइप गर्नुहोस्, एक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 98075783383 एसएमएस गर्नुहोस्। त्योभन्दा अगाडि केही मुक्तकहरू छन्, म यहाँनिर पढ्छु अनि एसएमएस अनलाइनको रिजल्टतर्फ जानेछु। मुक्त पठाउने साथी हुनुहुन्छ उत्कर्ष प्रतीक रूपन्देहीको साथी। आज तिमीले बालुवाको घर बनाइदियो अनि मेरो बगैँचालाई बगर बनाइदियो। आज तिमीले बालुवाको घर बनाइदियो अनि मेरो बगैँचालाई बगर बनाइदियो। हिजोसम्म म बुद्ध थिएँ तर आज चाहिँ तिमी आयो अनि हिटलर बनाइदियो। तिमी आयो अनि हिटलर बनाइदियो। उत्कर्ष प्रतीक रूपन्देहीका साथीको मुक्त। अर्को मुक्त पनि म यहाँनिर भाषण गर्छु। गल्ती गरिन्छ अनि बसाई सरिन्छ, बाबुबाट छोरीको लिलाम गरिन्छ। गल्ती गरिन्छ अनि बसाई सरिन्छ, बाबुबाट छोरीको लिलाम गरिन्छ। के थाहा एउटाले हेर्छ भनेर, जब जानिन्छ तब जेल परिन्छ। गल्ती गरिन्छ अनि बसाई सरिन्छ, बाबुबाट छोरीको लिलाम गरिन्छ। राजेश पौडेल पर्वतका साथीको मुक्त। र अब चाहिँ हामी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्नुपर्ने हुन्छ। र एसएमएस अनलाइनमा रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरूलाई म यहाँनिर सम्झन चाहन्छु। एलपी मासु पसल जुन सन्धिखर्क छ, शान्ति बगैँचामा अवस्थित छ, जहाँ प्रोपराइटर हुनुहुन्छ पूरण वर्मा र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 077424400 र 98571 6767 त्यसै गरी अर्को संस्था रहेको छ डिबर्ना सु सेन्टर जहाँको प्रोभाइड हुनुहुन्छ कमल नेपाली र कोसिला नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475777075 त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल जहाँको प्रोभाइड हुनुहुन्छ कृष्ण एन चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98471 82921 98473996641 र 98447463 तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमेटिने याद हामी एकैछिनपछि आउनेछौँ सँगै जिउने बाछा गरी चट्टै छाडी गयो तिमी सँगै जिउने बाछा गरी चट्टै छाडी गयो तिमी जति भुल्न खोजे पनि मुटु भित्रै रह्यो तिमी जति भुल्न खोजे पनि मुटु भित्रै रह्यो तिमी मेरो मनको सङ्गो पानी चलाएर लाग्यो कता मेरो मनको सङ्गो पानी भन्थ्यौ तर पराईको भयो तिमी जति भुल्न खोजे पनि मुटु भित्रै रह्यो तिमी जति भुल्न खोजे पनि मुटु भित्रै रह्यो तिमी फेरि पनि एकपटक मनै ओछ्याएर स्वागत तपाईँ सुनिरहनु भएको छ कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 MHz देशका विभिन्न जिल्लामा एकैसाथ सुनिरहनु भएको छ स्वागतपछि निश्चय पनि विदाय हुन्छ हात हल्लाएर जसलाई स्वागत गरिन्छ फेरि उसैलाई हात हल्लाएर विदाय गर्न बाध्य हुँदो रहेछ जिन्दगी सायद त्यसैले पनि हामी कार्यक्रमको अन्त अन्तमा छौँ र म ढिलानगरी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्न चाहन्छु र आज एसएमएस अनलाइनमा जम्मा जम्मी 391 एसएमएस हामीलाई प्राप्त भए एसएमएस पठाउने सबै सबैलाई धन्यवाद सँगसँगै बधाई छ माधव पन्थी बलकोट एक बसना अर्घाखाँचीको साथी त्यसै गरी अर्को साथी हुनुहुन्छ कल्पना पोखरेल अडगुरी अर्घाखाँचीको साथी त्यसै गरी अर्को साथी हुनुहुन्छ विष्णु पराजुली गोखुङ्गा अर्घाखाँचीको साथी तपाईँ तिनैजनालाई बधाई तपाईँले पाउनुभएको साइन्टिस्टिक रु सही बराबरको रिचार्ज कार्ड जसलाई सौजन्य गरेको छ डिबर्ना सु सेन्टर श्रीराम अर्घाखाँची सुनचाँदी पसल र एलपी मासु पसल र हामी कार्यक्रमको अन्त अन्तमा छौँ तिनजेलसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद अरू त के नै पो दिन सक्छु र यिनै धन्यवादका उपहारहरू बाहेक र जो कार्यक्रम सुन्दा सुन्दै निदाउनु भयो भोलि उसै उठेपछि उहाँलाई पनि सम्झेको छ अरे भनिदिनु सँगसँगै पहिलोपटक सुन्नुहुने र अरूलाई पनि सुन्न सिफारिस गर्नुहुने तपाईँप्रति पनि विशेष आभारी छु सँगसँगै कार्यक्रमलाई पृथक बनाउन फोन सम्पर्कमा आएर साथ दिनुभयो कतिको फोनै लागेन होला निराश नहुनुहोस् एकपटक जित्नको लागि कति हो कति हारको सामना गर्नुपर्छ त्यसैले अर्को हप्ता प्रयास गर्न नभुल्नुहोला र तपाईँसँग साहित्यिक रचनाहरू छन् कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद सामुदायिक रेडियो देउराली 101 MHz मिडिया चोक सन्धि खर्क अर्घाखाँसी त्यसैगरी हाम्रो फेसबुक पेज facebook.com/deurali नमेटिने याद र मेरो व्यक्तिगत पेज facebook.com/mahesh bhusal गजल सिंगर र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ तपाईँ त्यहाँबाट पनि सुन्न र डाउन गर्न सक्नुहुनेछ सँगसँगै मेरो आफ्नै ब्लग www.bhusalmahesh.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउन गर्न सक्नुहुनेछ सँगसँगै विभिन्न ब्लगहरू www.deepsansar1k.blogspot.com www.hamrodharampani.blogspot.com र www.shalikram1k.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ त्यसै गरी तपाईँ यो कार्यक्रम नमिटिने याद रेडियो देउराली 101 MHz सम्पूर्ण कर्मचारीहरूको फेसबुक पेजबाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ सायद भोलितिर हामीले फेसबुक र ब्लगहरूमा राख्नेछौँ यो कार्यक्रम यतिन्जेलसम्म साथ दिनुहुने सबै सबैलाई धन्यवाद सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी लक्ष्मण घिमिरेप्रति विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक जसपाउ वेलगेटको यो भनाइ छोड्दै म महेश प्रसाद पनि अर्को हप्तासम्मको लागि अझै भन्न चाहन्छु सक्छौ जागिर खाऊ सक्दैनौ जागिर नखाऊ झण्डामुनि बस तर दरबार कहिले नबस प्रसिद्ध दार्शनिक जसपा विलगेटको यो भनाइसँगै जान्छु कहिले उकाली चढ्नु छ कहिले ओह्राली झर्नु छ झर्दा झर्दै एक दिन खत्रुक्कै मर्नु छ वर्षौँ भएछ कसैको प्रेम उधारो लिएको सम्झेर त्यसलाई आज फिर्ता गर्नु छ सम्झेर त्यसलाई आज फिर्ता गर्नु छ हवस् जान्छु नमस्कार धरती को धोलो तिमी सगरी